नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम भुसालले एमालेभित्र विवाह विचार बोक्नेहरूका खुट्टा भाँच्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ। बुटुलमा आज आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता माधव नेपाल पक्षीय नेता भुसालले विचार बोक्नेहरूलाई साङ्गठनिक रूपमा समाप्त पार्ने षड्यन्त्र शुरू भएको बताउनुभयो। सकेसम्म नयाँ विचारलाई छलफलमा लैजान नदिने र नसके त्यो विचार बोक्नेहरूको साङ्गठनिक रूपमा खुट्टा भाँच्ने कार्य भइरहेको भन्दै त्यसको प्रतिरोध गर्न केन्द्रीय सदस्य भुसालले आग्रह गर्नुभयो। अध्यक्षका दावीदार केपी ओली पक्षीय नेताहरूले सरकारी पदको प्रलोभन देखाउँदै उहाँले फरक समूह समर्थकहरूलाई प्रभावित पार्ने अभियानमा लागेको आरोप लगाउनुभयo। असारको तेस्रो हप्ता हुने महाधिवेशनलाई एक थान नेता बनाउने थलोको रूपमा विकसित नगर्न आग्रह गर्दै केन्द्रीय सदस्य भुसालले सैद्धान्तिक प्रतिबद्धता बिना पार्टी चल्न नसक्ने बताउनुभयो। बाँकी राष्ट्रिय निकुञ्जमा कार्यरत सुरक्षाकर्मी लगायतका कर्मचारी र निकुञ्जमा संरक्षित जनावरका लागि पिउने पानीको अभाव भएको छ। सूर्यको फेदीमा निकुञ्ज भए पनि निकुञ्ज क्षेत्रभित्र बाहिरै बाह्रै महिना बग्ने नदी र खोला नभएपछि निकुञ्जमा पिउने पानीको अभाव भएको छ। निकुञ्जमा रहेका जनावरहरूका लागि पिउने पानीको समस्या भएपछि निकुञ्ज प्रशासनले जङ्गल क्षेत्रमा साना ठुला पानी पोखरी निर्माण गरिरहेको छ। हालसम्म 9 साना ठुला पानी पोखरी र घोलहरू निर्माण गरिएको सहायक संरक्षण अधिकारी लालबहादुर भण्डारीले जानकारी दिनुभयो। निकुञ्जमा जनावरका लागि आवश्यक पानीको अभाव भएपछि निकुञ्ज प्रशासनले बबई र राप्ती नदीबाट निकुञ्ज क्षेत्रमा बाह्रै महिना पानी ल्याउनका लागि आवश्यक पहल थालेको जनाएको छ। निकुञ्ज क्षेत्रभित्र धेरै खहरे खोला भए पनि हिउँदको समयमा ती खोलामा पानी नहुँदा जनावरका लागि पिउने पानीको अभाव भएको हो। बाँकी राष्ट्रिय निकुञ्ज पाटे बाघको संरक्षणका लागि 4 वर्ष अघि स्थापना गरिएको हो। इराकमा सुन्ने चरमपन्थी मुस्लिम संगठनका लडाकुहरूले विभिन्न सहरहरू कब्जा गर्न थालेपछि त्यहाँका सबैभन्दा वरिष्ठ सिया धर्मगुरूले आफ्ना नागरिकलाई हतियार उठाउन अपिल गरेका छन्। देशका विभिन्न सहर सुन्ने चरमपन्थीको कब्जामा गएपछि त्यहाँ रहेका सिया मुस्लिमहरूका मुख्य धर्मगुरु आयतुल्लाह अली अल सिस्तानीले देश बचाउनका लागि भन्दै एक प्रतिनिधि मार्फत आफ्ना अनुयायीहरूलाई हतियार उठाउन अपिल गरेका हुन्। सुन्ने चरमपन्थीले राजधानी बगदाद पनि कब्जा गर्ने धम्की दिएको छ। उसले राजधानी बाहेक मोसुल लगायतका ठुला सहरहरू आफ्नो कब्जामा गइसकेकाले अब देशमा सुन्ने मुस्लिम शासन लगाउने दावी गर्दै आएको छ। र ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज 4 खेल हुँदैछन्। आज राति 9:45 पहिलो खेल सुरु हुनेछ भने अन्तिम खेल भोलि बिहान 8:30 चल्नेछ। राति 9:45 हुने खेलमा कोलम्बिया र ग्रिस भिड्नेछन्। यसै गरी 9:01 उरुग्वे र कोस्टारिका भिड्दा बिहान 4:00 इङ्ल्यान्ड र इटली भिड्नेछन्। एसियाली टोली जापानले भोलि बिहान 7:00 आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ। कोलम्बिया र ग्रेस दोस्रो पटक आम्ने सामने हुन लागेका हुन्। यसअघि 1994 भिड्दा कोलम्बिया 2-0 गोल अन्तरले विजयी भएको थियो। यस्तै कोस्टारिका र उरुग्वे बीच हुने राति 9:45 खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। विश्वकप फुटबलको पहिलो उपाधि जितेको उरुग्वेले अहिलेसम्म 2 विश्वकप जितेको छ। उरुग्वे र कोस्टारिका अहिलेसम्म 11 खेलमा आम्ने सामने हुँदा उरुग्वे 7 जितेको छ भने 4 खेल बराबरीमा सकिएका थिए। विश्वकप उपाधिका दावीदार मानिएका इटली र इङ्ल्यान्ड बीचको खेल भने बिहान 4:45 सुरु हुनेछ। 3 विश्व विजेता इटली र 1 च्याम्पियन इङ्ल्यान्ड बीचको खेल प्रतिस्पर्धात्मक हुने चर्चा गरिन्छ। स्टेभन जेराडको कप्तानीमा रहेको इङ्ल्यान्ड र बुफानोको कप्तानीमा रहेको इटली विश्व वरियतामा पनि समान छन्। हवस् त, दिउँसो 1 अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा